संगीत साहित्य को अनुपम संगमा व्यासक भूमि भानु को देन दमौली एफएम। अप्सरा मेरो नानु मेरो बाबा यो दमौलीमा छ नि दमौली एफएम 99.2 मेगाहर्ज यस्तो राम्रो सुनिँदो न म त बाटोमा एकैछिन टक्क रोकिएर सुनेर आए हो दमौली एफएम 99.2 मेगाहर्जमा। शनिबार के शनिबार 12 बजे पछि सुनु न के त अनि फन के चोको फन हजुर तपाईँलाई काटकुटी लगाउन म दिवाकर भट्टराई साता सातामा आउँछु। तपाईँ पनि सक्नुहुन्छ भने सिधै आउनुहोस् 0965617181 थिचेर छुटाउनु होला नि फेरि। हेलो हजुर गुड आफ्टरनुन एन्ड नमस्ते, स्वागत छ यहाँहरू सम्पूर्णलाई 94.2 मेगाहर्जको प्रस्तुति प्रोग्राम होलिडे फनको यो समयमा उपस्थित भइसकेको छु सेल्फ अपरेटिङ सिस्टमबाट म हो कार्यक्रम प्रस्तुता दिवाकर भट्टराई। प्रोग्राम होलिडे फनमा हामी तपाईँहरूसँग प्रत्यक्ष रूपमा फोन सम्पर्कमा रहेर रमाइलो कुराकानी गर्नेछौँ र तपाईँहरूले विभिन्न किसिमका हास्य व्यङ्ग्यले भरिएका सामग्रीहरू ल्याएर प्रस्तुत गर्नुपर्ने हुन्छ र तपाईँहरू मध्येबाट हामी एकजना उत्कृष्ट साथीलाई छनौट गर्नेछौँ र विजेता हामी घोषणा गर्नेछौँ जसले प्राप्त गर्न सक्नुहुनेछ दमौली ससेज कर्नर भेटघाट चोकको तर्फबाट खाजा खाने एउटा मौका पाउन सक्नुहुनेछ, त्यहाँ तपाईँ जान सक्नुहुनेछ। यतिखेर भने कार्यक्रमको पहिलो श्रोता स्वरूप कोही साथी हाम्रो सम्पर्कमा हुनुहुन्छ, उहाँलाई मैले ढिला नगरिकन स्वागत गर्न चाहे यतिखेर यो समयमा। हजुर नमस्ते। हेलो हजुर नमस्ते। कोही साथी हुनुहुन्थ्यो तर उहाँले मेरो आवाज चाहिँ सुन्न सक्नु भएन र उहाँ हाम्रो सम्पर्कबाट विच्छेद भएर गइसक्नु भएको छ र यतिखेरको क्रममा भने अर्को साथी पनि हाम्रो सम्पर्कमा आइसक्नु भएको छ। ओके हामी साथीलाई लिने कि गीत सङ्गीत सुन्ने अलिकति डर पनि भइराखेको छ तर पनि हाम्रो साथीहरूको आउने क्रम निकै जारी भइराखेको छ र तपाईँ पनि यदि कार्यक्रम सुन्दै हुनुहुन्छ होलिडे फोनलाई माया गर्नुहुन्छ भने तपाईँ आउन सक्नुहुनेछ 0965617181 नम्बर डायल गरेर तपाईँ हामीसँग कुराकानी गर्नको लागि आउन सक्नुहुनेछ र कार्यक्रमको सुरुवातमा एउटा गीत नै सुनौँ जस्तो लाग्यो, धेरै साथीहरूको अलिकति बढी मिस्कल आउन थाल्यो र अबको क्रममा हामी सुन्नेछौँ धुम 3 मार्फत हिन्दी मुभी धुम 3 यो रमाइलो गीत सुन्नेछौँ। तपाईँ भने 0965617181 नम्बर डायल गर्दै गर्नुहोला। ऐसा हिन्दी मुभीबाट धुम थ्रीबाट हामीले यहाँहरूको माझमा निकै रमाइलो सँग राखिसकेका छौँ र आज शनिबारको दिन पनि छ र त्यसो त बिदाको दिन पनि रहेको छ पक्कै पनि र अलिकति बन्दले गर्दाखेरि जनजीवन थोरै प्रभावित हो कि जस्तो पनि छ र मङ्सिर चार गति पक्कै पनि संविधान सभाको निर्वाचनको तयारी पनि एकदम जोडतोडका साथ चलिरहेको छ। तपाईँ पनि के गर्दै हुनुहुन्छ र कुन पार्टीलाई भोट दिने अथवा के गर्ने कसो गर्ने निकै दौडधुपमा यहाँहरू पनि हुनुहुन्छ होला र यतिखेर भने कार्यक्रम हुरिडे फोनमा कोही साथी हाम्रो सम्पर्कमा हुनुहुन्छ, उहाँलाई स्वागत गरौँ। नमस्ते। हेलो, नमस्ते। अँ, कोही साथी हाम्रो सम्पर्कमा हुनुहुन्थ्यो तर उहाँ चाहिँ हाम्रो सम्पर्कबाट विच्छेद भएर गइसक्नु भएको छ। पक्कै पनि तपाईँहरू पनि आउन सक्नुहुनेछ 0965561781 नम्बर डायल गरेर हामीसँग प्रत्यक्ष रूपमा कुराकानी गर्नको लागि तपाईँ जुट्न सक्नुहुनेछ, आउन सक्नुहुनेछ यो आग्रह र यहाँहरूको लागि। र यतिखेरको क्रममा भने कोही साथी हाम्रो सम्पर्कमा आउने तयारीमा हुनुहुन्छ, ओके, उहाँलाई स्वागत गरौँ। आज अलिकति फोन साथीहरूको लिन सकिराखेका छैनौँ, थोरै नेटवर्कको समस्या पनि आइराखेको छ। यतिखेर भने कोही साथी हुनुहुन्छ। हजुर नमस्ते। नमस्कार। हजुर कहाँबाट को बोल्नु भयो? दमौली रेडियो प्रेमी भने पछाडि हाम्रो कृष्ण प्रसादजी बोल्नुभयो है? हजुर। अनि के छ कृष्णजी, खबर खबर सुनाउनुहोस्, नयाँ ताजा के छ, के गर्दै हुनुहुन्छ आज शनिबारको दिन? सरलाई एकैचोटि भनिदिनुहोस् ल। काम भइरहेछ, काम पनि गरिरहनु भएको छ है? त्यही त भने पछाडि आज के छ प्लान, केही छ हाम्रो कृष्णजीको आज स्पेसल? बदम खानै बस्ने, आज स्पेसल प्लान छैन तपाईँको, झन् स्पेसल भन्दै नै राम्रो बालको नि प्लान परेछ होइन त कृष्णजी? त्यही त ल, ठिक छ, जस रमाइलोसँग बस्नु होला। आज कार्यक्रम होलिडे फनको निम्ति के सुनाउनुहुन्छ? ओके हुन्छ, चुड्किला सुरु गर्न सक्नुहुन्छ। एउटा गरिब टिचरले चाहिँ गरिब पढाउँदै गर्दाखेरि अनि एकजना चाहिँ अब त्यहाँ बाहिर शिक्षा कार्यालयबाट चाहिँ एउटा थर्की भन्न आएछन् होइन, अनि बच्चाले कतिको बच्चालाई कति राम्रो पढाउँदैछन् अब टिचरले कति राम्रो बुझ्दा चाहिँ पढाएको हिसाबमा भने चाहिँ अनि त्यहाँ बुझ्दाखेरि अनि अब के अरे बिसमा दस घटाउनु दस हुन्छ भने दसमा पाँच दस घटाउनु कति हुन्छ भनेर सोध्नुभयो कि त्यो बाहिरबाट शिक्षकले। हजुर। दसमा दस घटाउँदा कति हुन्छ भनेर सोद्धाखेरि अरे कोहीले अब पाँच भनिसन अरे अनि कोहीले आठ भनिसन अरे होइन, अनि अब टिचरले चाहिँ अब कसैको अब के दिनु सकेनन् होइन, अनि टिचरले चाहिँ एउटा कान्छीवाला र बुढीवाला चाहिँ जोडेर देखाउनु भएपछि अब जुन कान्छीवाला बुढीवाला चाहिँ जोडेर देखाउँदै छ अनि पुरा हुन्छ पुरा भने हो कि हेर्नुहोस् ढिलो हुन्छ भने पुरा हुन्छ भनेर भने पछाडि निकै टाठो रहेछ है कि हेर्नजी। हजुर निकै टाढो रहेछ क्या बच्चो चाहिँ ट्याक्क थाहा पाइहालेछ कि ल निकै मिठो खालको जोक सुनाइदिनु भयो हाम्रो कृष्णजीलाई धेरै धेरै धन्यवाद अहिले हामी छुट्यौँ है त ओके बाबाई अँ उहाँ हुनुहुन्थ्यो कृष्ण प्रसाद पोखरेलजी आउनु भएको थियो कार्यक्रममा र अबको क्रममा हामी एउटा रमाइलो खालको गीत सुन्नेछौँ गीत पछाडि म आउनेछु तपाईँ भने 0965 61 7 81 नम्बर डायल गर्दै गर्नुहोला रमाइलो खालको गीत हामी फेरि पनि सुनिसकेका छौँ र कार्यक्रम हुरुडे फनको साथमा छौँ यतिखेर भने हाम्रो साथमा कोही साथी हुनुहुन्छ नमस्ते नमस्ते नमस्ते को बोल्नुभयो कहाँबाट त्यही त नि यहीँनिर आएर अलिकति समस्या पऱ्यो कि अरू त ठिकै थियो है लास्टमा आएर गेस गर्नुहोस् भन्नुभयो मलाई फेरि यो गेस भन्ने कुरा हुन्छ नि त्यो कुरा फेरि गर्नुभन्दा बरु तपाईँले नै भनिदिनु भयो अलि सजिलो हुन्छ जस्तो लाग्छ क्या के छ विचार भनिदिनु भयो भनिदिइहाल्नुहोस् त्यही त है अब यस्तो हुन्छ कि वास्तवमा आफ्नो नाम आफैले भन्दा कस्तो रमाइलो सुन्ने जस्तो हेर न मैले दिवाकर भट्टराई कस्तो राम्रो सुन्यो होइन अब तपाईँले आफैले आफैले भन्नुहोस् न एकचोटि ट्राई गर्नुहोस् न कस्तो सुनिन्छ यसो मनपाङबाट मनपाङबाट खुसीजी आउनुभयो होइन दुखी होला नि अनि मैले वास्तवमा चिन्न त चिन्दो रहेछु नि त होइन ए त्यही त नि मतलब तिर्सना पनि त खुसी हुन सक्छ नि त होइन र त्यही त कहिले खुसी कहिले दुःख है यस्तो जीवन नै त्यस्तै हो कहिले खुसी कहिले दुःख होइन अनि तिर्सनाजी के छ तपाईँको खबर के गर्दै हुनुहुन्छ नयाँ ताजा सबै एकैचोटि भनिदिनुहोस् ल जे पऱ्यो पर्ला भने पछाडि अहिले चाहिँ बोल्दै हुनुहुन्छ ल ठिक छ भनेपछि झुकिनु भएर हुन्छ होइन अनि आज शनिबारको दिन छ जस खाँदै बस्दै आज चाहिँ त्यही त नि आज स्पेसल केही छ भने भन्नुहोस् न आज केही यताउता नयाँ ताजा केही गर्ने केही पनि छैन भनेपछि आज केही प्लान बनाउनु भएको छैन भएन नि तिर्सनाजी केही प्लान बनाउनु पर्यो टाइप टुगेसो के प्लान भन्ने फेरि नयाँ नयाँ नयाँ प्लानहरू बनाउने टकेसो कतै घुम्न जाने हुन्छ अथवा फेरि फेरि नराम्रो काम चाहिँ गर्नु पाइँदैन फेरि यो बम चाहिँ राख्ने काम चाहिँ गर्नु पाइँदैन अरू जे प्लान बनाए नि हुन्छ होइन फेरि तर्साउनु चाहिँ पाइँदैन होइन हाम्रो फेरि दाजुभाइ दिदीबहिनीहरू एकदम त्रसित हुनुहुन्छ कि अलिकति सानो सानो बम पनि फ्याट्टै हालिदियो हिजो त यो तिहारमा हान्ने पठाएको थियो हिजो त हान्न थालेछन् होइन साथीहरू जति सबै डराएर हैरान भएको छ कि अलिक गाह्रो परिरहेको छ अप्ठ्यारो परिरहेको छ है त्यही भएर तिर्सनाजी ओके ठिकै छ कार्यक्रममा आउनु भएको छ धेरै कुरा नगरौँ होइन त्यही त अनि के सुनाउनुहुन्छ आज के सुनाउने के सुन्ने भन्नु त ए त्यसो आज एउटा जोक सुनाइदिनुहोस् न मिठो खालको छोटो मिठो ट्याक्क अनि तपाईँलाई भन्न मन लागिरहेको थियो मैले बुझिहाले अनि त्यही भएर मैले सोधिहालेँ ए हो भनेपछि त्यति खुसी है तपाईँ एकचोटि हाँस्नुहोस् एकचोटि मजाले हाँस्नुहोस् तिर्सनाजी हजुर, हाँसेर सक्नुभयो होइन? म त हाँसेको छैन। ए हाँसेको हुनुहुन्न, यो साइडमा चाहिँ को हाँस्या हो? त्यही त नि, पछाडि बसेर साथीहरू हाँसेर हैरान। ल ठिकै छ, जे परे पर्ला, भनिदिनुहोस् ल, जोक्स भनिदिनुहोस्। तपाईँ राम्रो श्याम थियो होइन? राम्रो श्याम मात्रै थियो, अरू थिएन के? मलाई पनि राख्नु पर्ने। ल ठिकै छ, भइगयो अनि तपाईँलाई पछि राख्नुहोला नि। हुन्छ। अनि अनि रामले भनेछ, श्याम श्याम बुढापाका र युवकमा के फरक छ भनेछ। अनि श्यामले भनेछ, ल धेरै फरक छ नि भनेछ। अनि रामले के फरक छ भनेछ। अनि श्यामले भनेछ, है के भनेछ? अब युवक युवाहरूमा अनि आजभोलिको केटाहरूले केटाहरूको पर्समा केटीको फोटो र फोन नम्बर हुन्छ, बुढापाकाको पर्समा अनि डायरी र हस्पिटलको नम्बर हुन्छ भनेछ। तिर्सनाजी, त्यही त नि, भने पछाडि त्यस्तो पो है। भनेपछि तपाईँको गोजीमा चाहिँ के छ नि, भनिदिनुहोस् न सुटुक्का। मेरो गोजीमा त सुन्तला छ। गोजीमा सुन्तला हो के? ल ठिकै छ, ल ठिकै छ, राम्रोसँग खानु होला, सुन्तला खाएर ज्यान बनाउनु होला है, फेरि धेरै नमोटाउनु होला, हिँड्न गाह्रो हुन्छ है। ल ठिकै छ, तिर्सनाजी कार्यक्रम आइदिनुभयो, धेरै खुसी लाग्यो है। अहिले भने हामी सुटुक्क लाएर छुट्यौँ। नमस्ते भाइ भाइ। ओए भाइ, उहाँ हुनुहुन्थ्यो तिर्सनाजी, आउनु भएको थियो मनपाङबाट आउनु भएको थियो। उहाँसँग पनि कुराकानी गरिसकेका छौँ। पालो चाहिँ तपाईँको फटाफट तपाईँ आउन सक्नुहुनेछ हामीसँग कुराकानी गर्नको लागि। यतिखेर कोही साथी हुनुहुन्छ, नमस्ते नमस्ते भन्दै थिए। उहाँ साथी कहाँ जानुभयो, साह्रै डर लाग्यो है, तर उहाँ कहाँ जानुभयो थाहा भएन। ठिकै छ, हाम्रो सम्पर्क चाहिँ टुटेको छ उहाँसँग। यतिखेर भने कोही साथी आउने तयारी गर्दै हुनुहुन्छ हो, त्यही त सोध्दैछु। ओके ठिकै छ, तपाईँ पनि आउन सक्नुहुनेछ 561-7881 ढाल गरेर तपाईँ फटाफट आउन सक्नुहुनेछ, अनि रमाइला रमाइला जोक्सहरू सुनाउन सक्नुहुनेछ। एकचोटि के भएको थियो अरे भनेर मैले पनि तपाईँलाई जोक्स सुनाउनु पऱ्यो भने, एउटा साथीले मलाई सोध्दै थियो कि होइन, यो केटीहरू मात्रै भएको ठाउँमा बस्नको लागि के गर्नुपर्छ भन्दैन, मलाई एउटा आइडिया सिकाइदिएन भनेर एउटा साथीले मलाई सोध्दै थियो। अनि मैले के भने थाहा छ, मैले के भने भने, हेर साथीहरू सबै काम छोडेर पानी पुडी बेच्न थाल्ने भने सबै केटीहरू भएको ठाउँ पनि पर्छ है भन्दै थियो। अनि यतिखेर भने कोही साथी हाम्रो सम्पर्कमा हुनुहुन्छ। हजुर नमस्ते। नमस्ते, ए त्यस्तो, अनि अरू लाल सलाम जय नेपाल, अनि अनि अनि झोरले, ल ठिक छ भनेपछि झोरले को बोल्नुभयो कहाँबाट? नाम भन्दिनुहोस् न। श्रीमाया हुनुभयो है, श्रीमायाजी कहाँबाट होला? ब्यासेकबाट है। अनि के छ नयाँ ताजा हालखबर सुनाइदिनुहोस्, हाम्रो श्रीमायाजीको दिनहरू कसरी बितिरहेछन्? एकदम बिन्दास है। अनि आज चाहिँ के गर्ने प्लानमा हुनुहुन्छ हाम्रो श्रीमायाजी? आज एकदम घुमफिर है। ल ठिक छ, राम्रोसँग घुमफिर गर्नु होला है, किनभने अहिले घुमफिर गर्न नि कुनै टेन्सन छैन कि, अहिले खासै कमै गाडीहरू चलाएको छन् होइन, मजाले त्यही त नि, जस एउटा दुइटा अलिअलि देखिया छन् होइन, तर पनि राम्रोसँग घुमफिर गर्नु होला है। अनि आज कार्यक्रममा आउनु भएको छ श्रीमायाजी, के सुनाउनु छ हामीलाई? त्यही त, ओके हजुर, केही न केही त सुनाउनु न फेरि अब। होइन आउँदैन मलाई त, ठिकै छ, धेरै धेरै धन्यवाद सहभागी जनाउनु भएकोमा है। एकचोटि हाँस्न त आउँछ होला नि, एकचोटि हाँसिदिनुहोस् ल। भइहाल्यो, अहिलेलाई यही नै धेरै भइसक्यो है श्रीमायाजी, अहिले छिट्टी नमस्ते भाइ भाइ, अर्को छिट्टी आउँदा ल्याउनु पर्छ है। ओके ओके, उहाँ हुनुहुन्थ्यो श्रीमायाजी, आउनु भएको थियो ब्यास एकबाट आउनु भएको थियो र मजाले हाँसेर जानु भएको छ। यो कार्यक्रमै यस्तै हो, किनकि रुने भन्ने त यहाँ चान्सै छैन। र यतिखेर भने कोही साथी हाम्रो सम्पर्कमा हुनुहुन्छ, उहाँलाई स्वागत गरौँ। नमस्ते। हेलो हजुर नमस्ते। हेलो, कोही साथी हाम्रो सम्पर्कमा हुनुहुन्थ्यो, नमस्ते गर्दै थिएँ, तर उहाँ चाहिँ टु टु टु जानुभयो, कहाँ जानुभयो सायद थाहा भएन होइन. ओके ठिकै छ, तपाईँहरू पनि आउन सक्नुहुनेछ हामीसँग कुराकानी गर्नको लागि. यो समयलाई अलिकति फलिमय बनाउनको लागि यहाँहरूको सहभागिता निकै अपरिहार्य नै बनिसकेको छ. यतिखेर भने कोही हुनुहुन्छ. हजुर नमस्ते. नमस्कार. नमस्कार, के छ, कता हराउनु भएको थियो यति धेरै लामो समय पछाडि आउनुभयो? यहाँको शुभ नाम सहित यसो परिचय दिनुहोस् न. राजीव भण्डारी मिर्लुङबाट. राजीव भण्डारी तनहुँ मिर्लुङबाट होइन? अनि के छ मिर्लुङतिरको हालखबर सुनाउनुहोस्. एकदम ठिक छ, एकदम ठिक ठाक छ. बसिरहनु भएको छ है? होइन, उठिरहेको. बसिदिन त पावरै आउँदैन. ए बसेर पावर आउँदैन भनेर अहिले उठिरहनु भएको छ? ल ठिक छ, भनेपछि पावर अहिले जति पनि आइरहेको छ होइन? चाहिने भन्दा पनि बढी आइरहेछ. अघि ल ठिकै छ. हजुर कार्यक्रममा आउनु भएको छ राजीवजी है. धेरै अलिकति तपाईँ थोरै समय ग्याप रहनुभयो, किन यसरी बिर्सनु भयो? यो कार्यक्रम नि ग्याप रहेर जस्तो लाग्यो नि त. मतलब पहिला पहिला त एक दुई होइन, एक दिन जस्तो त ग्याप भएको थियो होइन? अलिकति इन्टरनेसनली रूपमा त्यसरी ग्याप भइदियो अब. र अब पछि त त्यसरी ग्याप भएको छैन, तर पनि ठिकै छ. जो आज आउनुभयो खुसी लाग्यो है. अनि राजीवजी आज के सुनाउनुहुन्छ? सानो जोक सुनाउनुहुन्छ है? हुन्छ, तपाईँ जोक सुरु गर्नुहोस्. एउटा मान्छेले मोटरसाइकल चलाउने गरेको क्रममा उसले एकदमै टाउको चिलाएछ अरे, हेलमेटै नहोली मस्तै टाउको खनाइरहेको रहेछ अरे. अनि त्यो चाहिँ एउटा त्यहीँनिर भने एउटा पर्चिलर्चीले उसको त्यस्तो चाल देखिरहेको रहेछ अरे. अनि उसले जतिपल्ट पनि टाउको कनाएको कन हेलमेट नहोलिकन कनाएको कनै देखे गरेर त्यो पर्चिलर्चीले एकदमै अचम्म भयो अरे. सोधेछ अरे, होइन तपाईँले के गर्दै टाउको चिलाउँदैन हेलमेट नहोलिकन भनेर सर. अनि उसको त्यस्तो त्यस्तो रुखो चालले भनेको सुनेर त्यो हेलमेट लगाएको राजीव भण्डारीजी हुनुहुन्थ्यो, मिर्लुङबाट आउनु भएको थियो, मजाले जोस भनेर गइसक्नु भएको छ. अलिकति थोरै बिचमा सेन्सर गरिदिउँ कि जस्तो लागिरहेको थियो, तर भनिहाल्नु भयो, ठिकै छ. पक्कै पनि तपाईँहरू कार्यक्रममा आउँदाखेरि अलिकति भन्दाखेरि विचार पुऱ्याएर भन्नु होला, यो चाहिँ मैले भन्ने खालको डायलग पर्यो होइन. र आउन सक्नुहुनेछ 561-7781 हाम्रो स्टुडियोको नम्बर हो भनेर मैले कतिचोटि भने भन्ने कुरा आफैले थाहा छैन है. ओके यतिखेर भने कोही साथी हाम्रो सम्पर्कमा हुनुहुन्छ. नमस्ते. हेलो हजुर नमस्ते. नमस्ते, को बोल्नुभयो कहाँबाट? लमजुङबाट सरितापुरी. सीतापुरी है? फेरि एकचोटि भनिदिनुहोस्. ता मात्रै आइरहेछ. गीता गीता गीता रिता ए रिता रितापुरी है? त्यही त नि, तपाईँको नामै सुन्न कस्तो गाह्रो भइरहेको है. त्यही त नि. ओके ठिकै छ, रिताजी आज पहिलोचोटि आउनुभएको हो क्या तपाईँ? त्यही भएर यस्तो गाह्रो भइरहेको छ. ल ठिकै छ, कार्यक्रममा आउनु भएको छ, निकै खुसी छौँ हामी. तपाईँ नि खुसी हुनुहुन्छ होला होइन? त्यही त, रुन चाहिँ नरुनुहोस् कि, अरू जे गरे पनि होइन. एकदम खुसी हो. ल ठिक छ रिताजी, कार्यक्रममा आउनु भएको छ, आज के सुनाउनुहुन्छ? खासै केही ल्याउनु भएको छैन, यति परबाट लमजुङबाट आउनु भएको छ, कोसेली यसो रोटी यताउता छैन केही पनि? अब यो दसैँ तिहार भने जस्तै एउटा चाडपर्व अझै आइरहेछ है, यो संविधान सभा निर्वाचन होइन, सदस्य निर्वाचन, त्यो पनि एउटा चाडबाडको रूपमा मनाउनु पर्यो होइन रिताजी? त्यो भएर त्यो उपलक्ष्यमा रोटी होइन त, एउटा यस्तो के नेपाललाई वास्तवमा बढी चाडबाडहरू चाहिन्छ, त्यही भएर एउटा थप के. ओके ठिकै छ रिताजी, कार्यक्रममा आउनु भएको थियो तर उहाँ गइसक्नुभयो. ल ठिकै छ, केही फरक परेन, उहाँ आएर पनि गइसक्नु भएको छ, तर पनि सहभागी जनाइदिनु भयो, धेरै धन्यवाद रिताजी तपाईँलाई. यतिखेर भने कोही साथी हुनुहुन्छ. हजुर नमस्ते. नमस्ते. नमस्ते, कसलाई नमस्कार गरे? यहाँको शुभ नाम भन्नुहोस्. बेनकोटबाट खुसी थापा. के छ खुसीजी, तपाईँको हालखबर सुनाउनुहोस्. ठिकै छ, बसिराख्नु भएको छ है? म पनि बसिरहेको छु, एकदम ठिकठाक छ मेरो हालखबर नि है. अनि खुसीजी, कतिको खुसी हुनुहुन्छ? एकदम खुसी हुनुहुन्छ है, जस खुसी मुद्रामा हुनुहुन्छ यहाँ होइन? तपाईँ खुसी मुद्रामा हुनुहुन्छ, मुद्रा पनि कस्तो भन्दा डबलमा हुनुहुन्छ कि फेरि अर्को. ओके ठिकै छ खुसीजी, धेरै नभनौ है, कार्यक्रममा आउनु भएको छ, के सुनाउनुहुन्छ आज? त्यही त, के सुनाइदिने होला है? एउटा जोक सुनाइदिनुहोस् जोक्स जोक्स हुन्छ सुरु गर्नुहोस् एउटा गाउँमा बुढाबुढी थियो अरे जम्मा बुढाबुढी मात्रै छोराछोरी कहाँ भयो विदेश होइन बुढाबुढी थियो अरे अनि उसलाई धेरै सन्तान जमाउन छोराछोरी जन्माउन मुस्किल थियो अरे अनि छोराछोरी भएन अरे अनि उसको बुढीले कि यस्तो बच्चा जन्माए अरे अन्त उसको नाम के राख्ने भने अरे अनि एउटा पण्डिततिर गएर जाँदा जाँदा जाँदै एउटा बुढोलाई ठेला परे अरे है बुढोलाई ठेला परेपछि त अनि अनि त्यो बुढोले भन्यो अनि पण्डितको घर कहाँ भने अरे फेरि गयो जाँदा जाँदा जाँदा जाँदा जाँदा त कट्टु खेल परे अरे के अनि फर्केर त छोराको नाम त कट्टु राखे अरे के भनेपछि छोरा नामै कट्टु राखिदिएछ अनि फर्केपछि त अनि घर फर्केपछि त फेरि अनि अनि घर जाने अरे अनि मेरो यो त कट्टुभित्र थियो भने अरे के होला भनेको अरे कि गाउँको मान्छेले त अनि कट्टु मेरो कट्टुभित्र छ मेरो कट्टुभित्र छ भनेको अरे यति नै अनि के भयो खुसीजी त्यतिकै भयो भनेपछि भित्रको भित्रै भोल ठिकै छ हुन्छ मिठो जोक सुनाइदिनु भयो धेरै धन्यवाद अहिले छिट्यौँ खुसीजी भाइ भाइ उहाँ हुनुहुन्थ्यो खुसी थापा बेनीकोटबाट सम्झनु भएको थियो र तपाईँ भर्खर मात्र रेडियो सेट खोल्दै हुनुहुन्छ भने तपाईँ सुन्दै हुनुहुन्छ दमौली एफएम र यो प्रोग्राम होलिडे फन हामी आउने गर्छौँ हरेक हप्ताको शनिबार आउने गर्छौँ 12 बजेको नेपाल बाढीको समाचार पश्चात आउने गर्छौँ यहाँहरूसँग रमाइलो गर्नको लागि यतिखेर कोही साथी हुनुहुन्छ हजुर नमस्ते नमस्ते यहाँको शुभ नाम प्लिज को बोल्नुभयो हजुर म अनिता श्रेष्ठ मनपाङबाट अनिता श्रेष्ठ मनपाङबाट के गर्दै हुनुहुन्छ मनपाङमा बसेर चुनाव लाग्छ यसो हेर्दै सुनेर बस्दै ए कस्तो रमाइलो दिन रहेछ तपाईँको है मलाई भने पछाडि चुनाव लागिरहेछ यता लागिरहेछ उता सुनिरहनु भएको छ रेडियो होइन हजुर त्यही त ल ठिक छ धेरै राम्रो अनि आज शनिबारको दिन प्लान केही छ तपाईँको केही प्लानिङ छैन कार्यक्रममा आउनु भएको छ है कार्यक्रममा आइसके पछाडि के ल्याउनु भएको छ कोसेली एउटा के तपाईँको चुड किला सुरु गर्नुहोस् है सुरु गर्नुहोस् एउटा गर्लफ्रेन्ड र बहिनी थियो अरे है कुन जमानाको कुरा 1914 होला है त्यही त अनि दुईजना भएर डेटिङ गएछन् अरे ल भएर कहाँ गएछन् कुरा गर्ने क्रममा अनि भनेछ अरे बहिनीले के भनेछ काली काली तिम्रो तिमीले लाएको त्यो मोजामा दुर्ग छ कि होइन नि भनेछ अरे अनि गर्लफ्रेन्डले कस्तो लाएको खुट्टामा लाएको मोजा पल्टा एकपल्ट हेरेछ अरे छैन छैन के भन्नुभएको छैन मेरो दुलो मोजामा हान्छ अरे अनि त्यसपछि त तिम्रो त्यो मोजाको मोजामा दुलो नभए खुट्टा कसरी घुसारेछौ त नि भनेछ अरे त्यही नै भनेपछि कुरा त निकै गम्भीर रहेछ क्या होइन अनि दाजी निकै मिठो जोक सुनाइदिनु भयो यहाँलाई धेरै धेरै धन्यवाद आगामी दिनमा आउँदै गर्नु होला अहिले चाहिँ हामी छुट्यौँ है त अनिताजी ओके नमस्ते उहाँ हुनुहुन्थ्यो अनिता श्रेष्ठजी आउनु भएको थियो मनपाङबाट आउनु भएको थियो उहाँसँग हामी कुराकानी गरिसकेका छौँ यतिखेर फेरि अर्को एकजना साथी आइसक्नु भएको छ नमस्ते हजुर नमस्ते यहाँको शुभ नाम भनिदिनुहोस् को बोल्नुभयो कहाँबाट हरि घिमिरे त्यही त नि कहाँबाट हरि अहिले कहाँ हुनुहुन्छ तपाईँ अहिले फिलहाल घरै हुनु अहिले घरमै हुनुहुन्छ घर चाहिँ कहाँ कुन कुन ठाउँमा हुनुहुन्छ अहिले घर नजिकै हो भनेपछि घर नजिकै हुनुहुन्छ तपाईँको घर नजिकै यो कुन ठाउँमा पर्यो भन्नु खोजे घर नजिकै अब एफएम भन्दा अगाडि ढोकामा भन्नु पर्यो भनेपछि तपाईँ ब्यास दुईमै हो कि क्या उसो भयो अलिक टाढै पर्नु भयो त त्यही त नि फेरि अनि कहाँ थियो नि होला ठ्याक्कै चिन्तुटारमा हुनुहुन्छ है भनेपछि चिन्ता कतिको छ त नि एकदम चिन्ता छ नि त्यही त नै कसले जित्दा कसले हार्ला होइन त्यही त होइन नेपाली जनताले जित्छन् अरूले जसले जे गरे पनि होइन पक्कै पनि निष्पक्ष रूपमा भोट हाले पछाडि नेपाली जनताले जित्छन् अरूको त अब कसले जित्दा कसले हार्ला त्यो त अब के थाहा होइन त्यही त जनताले अवश्य जित्छन् होइन त्यही त अनि हरिजी कार्यक्रममा अलिकति लामो समय पछाडि आउनुभयो बिर्सनु भएको थियो क्या तपाईँले होइन बिर्सी होइन अलिकति समयले गर्दा अलिक व्यस्त छ समयको कारणले गर्दाखेरि होइन जे भए पनि आज आउनु भएको छ निकै खुसी छौँ है हरिजी आज के सुनाउनुहुन्छ आज खास किन सुनाउँछु कार्यक्रममा विशेष लाएर फोन गरेको हो कि अनि एउटा मुक्तक भयो नि जाओस् न हाम्रो हरिजीको मुक्तक नसुन्या गजल नसुन्या त धेरै भयो गजल अलिकति लामो हुन्छ मुक्तक सुनाउ छोटो एउटा मिल्दैन आज त्यति मुड पनि छैन मुस्तक हुन्छ तपाईँको मुड बनाउनुहोस् होइन मजाले यो अहिले यो जाडो जाडो महिना छ घाममा मजाले सुकाउनुहोस् होइन मुडलाई अनि मुडलाई घाममा सुकाएर अनि अर्कोचोटि आउँदाखेरि भन्ने घाममा भन्दा अब भित्तातिर सिकाउनु पर्ला ए भनेपछि त्यस्तो पो है ल ठिक छ हुन्छ हरिजी यहाँको भित्तामा टाँसी खाने त्यही त नि ओके यहाँको सहभागिताको लागि धेरै धन्यवाद अरे छिट्यौँ है त हरिजी ओके बाबाई उहाँ हुनुहुन्थ्यो हरि घिमिरे आउनु भएको थियो चिन्तु टारबाट हामीलाई सम्झाउनु भएको थियो कार्यक्रमको लागि र हामी कार्यक्रमको निकै अन्तिम क्षणमा छौँ एकजना साथीलाई हामी लिन सक्छौँ कुनै भाग्यमानी साथी हुनुहुन्छ ओके पक्कै पनि यहाँले आवाज सुनिरहनु भएको छ होला टुन घन्टी बजा छ यतिखेर ओके हजुर नमस्ते ए त्यत्रो धेरै एकैचोटि को बोल्नुभयो कहाँबाट कहाँबाट भन्नुभयो ब्यास्ट्रीबाट अनिल बिक बोल्नुभयो है अनि के छ अनिलजी खबर ठिकै छ भनेपछि बसिराख्नु भएको छ है कहिले काहीँ त उभिनुहोस् न हो बस्दा बस्दा त साह्रै गाह्रो पो हुन्छ त हो अनिलजी उभिन थाल्नुभयो फेरि बस्नुहोस् भयो कति उभिनुहुन्छ उभिँदा उभिँदा नि तपाईँ आफै कन्फ्युज हुनुहुन्छ होला जस्तो लाग्यो कि अनिलजी है त्यही त ल ठिकै छ जे होस् जसरी बसे नि बस्नुहोस् है चाहे उभिनुहोस् चाहे बस्नुहोस् होइन कार्यक्रममा आउनु भएको छ के सुनाउनुहुन्छ हामीलाई छोटो जोक्स ओके तपाईँको छोटो जोक्स सुरु गर्नुहोस् गिरिजा प्रसाद कोइराला आफ्नो टुर्ती फुर्ती देखाउँदै थिए तिनीहरू बिच झडेन्द्र झगडा पर्दछ तर्का तर्की बढ्छ समस्याको समाधान भने हुन सक्छ बिचरा कोइला र कोइराला अकमक्क पर्नुहुन्छ अकमक्क हुन्छ उहाँ पनि व्यङ्ग्य पारामा भन्नुहुन्छ उता तेरे तेरेको मुखमा मैले तेरे जय नेपाल अनिलजी आउनु भएको थियो कार्यक्रममा उहाँले के भन्नुभयो के भन्नुभयो तपाईँहरूले त बुझ्नुभयो होला मैले छर्लकै बुझिनँ भने हातै भयो होइन र अब भने हामी हाम्रा श्रोताहरूको फोन कल लिन सक्दैनौँ किनकि हामी कार्यक्रमको निकै अन्तिम छेडमा आइराखेका छौँ र एउटा गीत सुन्नुपर्ने हुन्छ हाउसफुल टूबाट रहेको छ राइट नाउ नाउ निकै रमाइलो गीत हामी सुन्नेछौँ यो गीत पछाडि विजेताको नाम लिएर म आउनेछु तपाईँ सुन्दै गर्नुहोला One and only, the only one that makes me lonely. That's right. I need you right now. You got to have you right now. Give it to me now. She want me. पक्कै पनि हामी कार्यक्रमको अन्तिम छेडमा छौँ र आज धेरैजना साथीहरू आउनुभयो आज आउनुभएको थियो कृष्ण प्रसाद पोखरेल व्यास्तीबाट कृष्णजी आउनुभएको थियो मनपाङबाट श्रीमायाजी व्यासेकबाट राजीव भण्डारी मिर्लुङ लमजुङबाट मिर्लुङ तनहुँबाट ओके त्यस्तै गरेर रिता पुरीजी आउनुभएको थियो लमजुङबाट खुसी थापाजी आउनुभएको थियो कहाँबाट बेनकोटबाट आउनुभएको थियो, अनिता श्रेष्ठजी मनपाङबाट आउनुभएको थियो, हरे घिमिरे चिन्तुटारबाट आउनुभएको थियो र अन्तमा हुनुहुन्थ्यो अनिल विक भ्यास्टीबाट। फोन सम्पर्कमा आउनुहुने सम्पूर्ण साथीलाई धेरै धेरै धन्यवाद र आज कार्यक्रम उरुडे फोनमा विजेता बन्न सफल हुनुभएको छ। अनिता श्रेष्ठ मनपाङबाट आउनुभएको थियो, धेरै धेरै बधाई छ अनिता श्रेष्ठजीलाई। अनिताजीले प्राप्त गर्नुभएको छ दमौली सक्सेस कर्नमा गएर खाजा खाने टिकट प्राप्त गर्नुभएको छ, त्यसको लागि उहाँ आउनुपर्ने हुन्छ दमौली एफएमको सम्पर्क कार्यालयमा 10-4 एक हप्ताभित्रमा आउनु हुनको लागि हामी अनुरोध गर्न चाहन्छौँ। र कार्यक्रमको बारेमा सुझाव सल्लाह अनि प्रतिक्रियाहरू छन् भने कार्यक्रमको ठेगाना हो कार्यक्रम होलिडे फन दमौली एफएम 94.2 मेगाहर्ज व्यस्ती बालमन्दिर चोक दमौली तनहुँ। र कार्यक्रमलाई जति पनि साथीहरूले सुनेर साथ दिनुभयो यहाँहरू सम्पूर्णलाई धेरै धेरै धन्यवाद। र कति साथीहरूको फोन लागेन होला, पक्कै पनि अर्को हप्ता अर्को साता अवश्य पनि फोन यहाँहरूका लाग्नेछ भन्दै सेल्फ अपरेटिङ सिस्टमबाट म कार्यक्रम प्रस्तुता दिवाकर भट्टराईले पनि ब्याकग्राउन्डमा बजिरहेको छ निकै रमाइलो गीत रामलीलाबाट, यो रमाइलो सङ्ग यहाँको माझमा छाड्दै बिदा हुन चाहन्छु। बिदा दिनुहोस्, नमस्ते। तेरे चेहरे पे आके रुक जाती है, तेरे चेहरे पे